नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै मित्र रामु आचार्य। हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको यो समयलाई लिएर हामी उपस्थित हुने गर्दछौँ कार्यक्रम अर्पण समर्पणका हरेक नवीनतम श्रृङ्खलाहरूका साथमा। र यो बसाइमा 0556 63 332 र 333 यो दुईवटा नम्बर तपाईँहरूका लागि हामी खोल्ने गर्दछौँ र यही नम्बर मार्फत तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रममा आउने साथीहरूले हामीलाई अगाडि बढाउने गीत मार्फत आफन्त घर परिवार सम्पूर्णका लागि मिठो सम्झना अगाडि बढाउन सक्नुहुन्छ। साथमा कुनै सन्देश छ भने सुसन्देश छोड्न पनि सक्नुहुन्छ। यो जानकारी यहाँनिर तपाईँका लागि अगाडि बढाउँदा बढाउँदै कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दाई, कहाँबाट को बोल्दै हुनुहुन्छ? काठमाडौँबाट सरोज लामा। हजुर दाई, के गर्नुहुन्छ सरोजजीले? दाई बसे बस हो, खासै केही छैन हो, त्यस्तै हो, राजधानीको अस्तव्यस्त छ, त्यस्तै हो, धुलो धुवा खायो, त्यही हो। के हुनु राजधानी जस्तो महँगो ठाउँमा बसेपछि त केही न केही नगरी बाँच्न गाह्रो होला नि त सरोजजी। हुन त हो दाई, वास्तवमा भन्नुबाट शान्ति पनि जब हुन्छ दाई। अनि आज माता तीर्थ औँसी, अब काठमाडौँ हुनुहुन्छ, आमालाई हेर्न पाउनु भयो कि पाउनु भएन? विडम्बना भनौँ के भनौँ दा, आमा मामु हुनुहुन्न, फोटो हेरेर मनाएँ दाई मैले, माफी चाहन्छु यहाँनिर है। केही ठिकै छ जे भए पनि होइन, जसरी नि एउटा स्मरण गर्ने न हो। हजुर हजुर दादा, कसलाई सम्झने? अन्त सम्झाउनु पर्दा फर्स्ट अफ अल हजुरलाई धन्यवाद, हजुर विष्णु दादाको लागि, अनि मेरो साथीहरू चितवनमा धेरै हुनुहुन्छ, उहाँहरू सबै हराउनु भएको छ, एउटा राधाजीले मात्र कल गर्नुहुन्छ, सबैलाई कल गर्नुहोला भन्नु चाहन्छु। अनि स्पेसली राधाजीलाई भन्नुपर्दा, जीवन जीवनका दुःख पीडा आफै विडम्बनाहरू सङ्गत आफ्नो आफ्नो जीवनका भोगाहरूको आधारमा हुन्, यसमा आत्तिनुपर्ने केही आवश्यक छैन, सङ्घर्ष गरेर जानुपर्छ, यस्तै सन्तुष्टि लिनु हाम्रो भाग्य हो भन्ने सल्लाह दिन्छु। अनि त्योबाट सम्पूर्ण नेपाली आमाहरूलाई सम्झिन्छु। हुन्छ सरोजी, आउँदै गर्नु होला, छुट्टिन्छु। नमस्कार। हुन्छ ओके, बाई बाई दाई। सरोज लामा आउनुभएको थियो काठमाडौँबाट, र यति बेला फेरि पनि कोही मित्र आइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणमा सहभागिता जनाउनको लागि। ढिला नगरिकन उहाँसँगै को कुराकानीलाई अगाडि बढाउँ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङबाट सञ्जय चेपाङ। हजुर, अनि सञ्जयजी आजको यो माता तीर्थ औँसीलाई कसरी हेर्नुहुन्छ? हाम्रै आमाको मुख हेऱ्यो, आमासँग कुराकानी कुरा गऱ्यो, त्यही हो, त्यस्तै छ है। हुन्छ, कसलाई सम्झने? मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई छोटो मिठोमा। हुन्छ सञ्जयजी, आउँदै गर्नु होला, अलिकति छुट्टिन्छ। नमस्कार। हुन्छ ल, आउनुभएको थियो सञ्जय चेपाङ धादिङबाट, र कार्यक्रम अर्पण समर्पण मा हामीले यो पहिलो चरणमा कुराकानी दुईजनासँग गरिसकेका थियौँ, फेरि पनि अर्को मित्रसँग गरौँ भन्ने इसारा विष्णुको आयो, उहाँसँग कुराकानी गरेपछि चाहिँ हामी गीत सुनौँ होला। हजुर नमस्कार। नमस्ते दाइ, कहाँबाट को बोल्दै हुनुहुन्छ? म तनहुँबाट सबिना हो। तनहुँबाट सबिना भुजेल। सबिना भुजेल, हजुर। अनि सबिनाजी, आज माता तीर्थ औँसीको दिन छ, कसरी हेर्नुभयो यो दिनलाई चाहिँ आज? त्यत्तिकै हेर्नुभयो? अनि खासै रमाइलो भएन त्यसो भए? हुन्छ, कसलाई सम्झने? हुन्छ सबिनाजी, आउँदै गर्नु होला, अलिकति छुट्टिन्छ। नमस्कार। तनहुँबाट सबिना भुजेल आउनु भएको थियो र आफ्नो सम्झना अगाडि बढाइसक्नु भएको छ। आज माता तीर्थ औँसी हो, कतिपय साथीहरूसँग आमा हुनुहुन्छ, कतिपय साथीहरूसँग हुनुहुन्न, समयको विडम्बना, धेरै कुराका विडम्बना हुन्छन्। यद्यपि जसरी भए पनि आफ्नो आमा आफ्नो साथमै नभए पनि जहाँ रहे पनि एउटा सम्झना गरेर हार्दिकताका साथ आजको दिनलाई अगाडि बढाउनका लागि आग्रह यति बेला, र ए आमा देखाइदियो हामीलाई संसार, यो गीत यति बेला तपाईँका लागि अगाडि बढाउँछु। ए आमा देखाइदियो हामीलाई संसार, ए आमा देखाइदियो हामीलाई संसार, तिमी बाहे दुनियामा हाम्रो पुछारा, तिमी बाहे दुनियामा हाम्रो को छरा दस महिनाको खैमा साथी बोक्यो काखैमा दस महिनाको खैमा साथी बोक्यो काखैमा बस्न पाऊ जुनी जुनी तिम्रो आँखैमा आमा बस्न पाऊ जुनी जुनी तिम्रो आँखैमा ए आमा देखाइदियो हामीलाई संसार तिम्रो माया बोल्छ मुटु भित्र बोल्छ ए आमा देखाइदियो हामीलाई संसार तिमी आँखै भरि तिमी मनै भरि हो तिमी नै हो दुनियाँको हाम्रो चिनारी आमा तिमी आँखै भरि तिमी मनै भरि तिमी प्राण तिमी ज्ञान धरती तिमी आमा कलेजीको जता ततै तिम्रै मात्र नामा धरती तिमी आमा तिम्रै मात्र नामा दस महिनाको खैमा कति भोग्यो काखैमा दस महिनाको खैमा कति भोग्यो काखैमा बस्न पाऊ जुनी जुनी तिम्रो आँखैमा आमा बस्न पाऊ जुनी जुनी तिम्रो आँखैमा ए आमा देखाइदियो हामीलाई संसार रेडियो अर्पण 104.5 मेगाहर्ज नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक स्वागत छ एक किसिमको विश्राम पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र कार्यक्रम अर्पण समर्पण आउनका लागि 0555-63-332 र 333 दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको छ विश्राम भन्दा अगाडिको समयमा एउटा गीत अगाडि सारेको थिएँ ए आमा देखाइदियो हामीलाई संसार नेपाली कथानक चलचित्र ठुल्दैबाट अगाडि सारेको गीत थियो यति बेला कोही मित्र आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छौ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज मैले प्रश्नसँग सुन्न सकिनँ पोखराबाट सलिना के छ सलिनाजी ठिक छ नि तपाईँहरूको? हाम्रो पनि एकदम ठिक छ। अनि आजको दिनलाई कसरी हेरिरहनु भएको छ सलिनाजी? मम्मीसँग हुन पाएन होइन, दुखी हुनुहुन्छ। हुन्छ, क कसलाई सम्झने हामी? मेरो मम्मीलाई मात्र, हुन्छ सलिनाजी, अहिले भने छुट्टी हुनुहोस्। सलिना आउनुभएको थियो पोखराबाट, आफ्नो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ। फेरि पनि कोही मित्र आइसक्नु भएको छ, ढिला नगरिकन उहाँलाई नै सम्पर्कमा लिएर आऊँ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मेरो पनि एकदम ठिक छ। अनि सुनिताजीले आजको दिनलाई कसरी हेर्नुभयो? हेर्नुभयो? हुन्छ, राम्रोसँग मनाउनु होला आज, मम्मीलाई खुसी बनाउनु होला आजको दिनमा, होइन? एकदमै। कसलाई सम्झने आज? विशेष गरी मम्मीलाई अनि हजुरलाई धन्यवाद, अनि विष्णुलाई, अर्पण हो लिमिटलाई, अनि मलाई चिन्ने नचिने सम्पूर्णलाई। हुन्छ सुनिताजी, आउँदै गर्नु होला, छुट्टिन्छ। नमस्कार। नमस्कार, आउनुभएको थियो सुनिता ढकाल कुमरोजबाट, र फेरि पनि कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार, कोही मित्र सम्पर्कमा हुनुहुन्थ्यो, उहाँको आवाज म भाठामा आइपुगेन। तपाईँ 0905-63-332-33 यो दुईवटा नम्बर मार्फत कार्यक्रममा सहभागी जनाउन सक्नुहुन्छ। फेरि पनि अर्को कोही मित्र आइसक्नु भयो भन्ने इसारा। हजुर नमस्कार। हेलो दादा, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट मिना लामा। खोराकबाट मिना लामा, हजुर। अनि मिना लामा, के छ खबर? ठिकै छ दादा। अनि मिनाजी, आजको दिनलाई कसरी महसुस गरिरहनु भएको छ? आज माता तीर्थ औँसी हो नि त, आजको जुन आमाको मुख हेर्ने दिनले खासै रमाइलो दिइरहेको छैन तपाईँलाई भनेपछि? ठिकै छ, कसलाई सम्झने? धन्यवाद। हुन्छ नमस्कार। मिना लामा आउनुभयो र उहाँसँग पनि कुराकानी गरियो। आज जम्मा छजना मित्रहरूसँग कुराकानी गरियो। काठमाडौँबाट सरोज लामा आउनुभएको थियो, धादिङबाट सञ्जय चेपाङ, तनहुँबाट सबिना भुजेल, त्यस्तै पोखराबाट सलिना, कुमरोजबाट सुनिता ढकाल, र अन्त्यमा कोराकबाट मिना लामा आउनुभएको थियो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज माता तीर्थ औँसी आमाको मुख हेर्ने दिन, मैले सुरुवातदेखि नै यही माता तीर्थ औँसीको बारेमा केही कुराकानी गरेँ र तपाईँसँग पनि माता तीर्थ औँसीकै बारेमा चर्चा गरेँ, आज तपाईँलाई सोधेँ भन्नुपर्छ। यति बेला पृष्ठभूमिमा नेपाली कथानक चलचित्र मुगलानबाट पिठ्यौमा सेउलाको भारी खाली गोटा खाली गोडा गेगरु बाटो गाउँ बेसी गर्ने कुनै नारी देख्यौ भने चिन्नु तिमी सयौँना उनै हुन् उनै मेरी आमा, यो गीत पृष्ठभूमिमा गुन्जिँदैछ। र जाँदा जाँदै आजको दिनको सम्पूर्ण आमाहरूलाई शुभकामना, र एउटा फेसबुक स्ट्याटस सेयर गर्न चाहन्छु। मेरो आत्मीय मित्र टिकाराम रिमालले लेख्नु भएको छ, गर्मीको समयमा पसिना आइरहेको बेला गर्लफ्रेन्डको सलले पसिना पुछ्यो भने उसले भन्छ, छि मेरो सल फोहोर हुन्छ छोडा, तर आमाको पछौराले पुछ्नुहोस्। आमाले भन्नुहुन्छ, छि यो फोहोर छ, पख म तिमीलाई एउटा सफा तौलिया ल्याइदिन्छु। यसैलाई भनिन्छ माया, गाला चाड्दैमा माया गरेको हुँदैन, अङ्गालो मारेर बस्दैमा माया हुँदैन। माया भनेको भित्री मनदेखि चोखो अनि पवित्र हुनुपर्छ, जसको मूल्य हामीले जिन्दगीभर पनि चुकाउन सकिँदैन। आमाको मुख हेर्ने दिनप्रति समर्पित मलाई यो शब्दका थुङ्गाहरूले केही छोएको हुँदा तपाईँहरूको माझमा पनि सेयर गरे, र यति बेला पृष्ठभूमिमा गुन्जेको छ गीतसँगै एतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धन्यवाद। कार्यक्रममा आउने अनि आउनु प्रयास गर्ने सम्पूर्ण मित्रहरूलाई धन्यवाद। प्रविधि कक्षबाट सघाउने विष्णुलाई धन्यवाद। तपाईँकै मित्र रामु आचार्य बिदा हुन्छु, नमस्कार। मा खोज्दै जानु होलिन पधेरीमा घाम लाग्दा भाका हाल्दै घाँसे पखेरीमा हो झिसमिसेमा खोज्दै जानु होलिन पधेरीमा घाम लाग्दा भाका हाल्दै घाँसे पखेरीमा दिनभरि चर्को घाम गर्ने मेला पात सन्तानकै लागि आखिर एकै दिन रात गोठमा रेडियो अर्पण 104.5 मेगाहर्ट्ज